आवाज हो, आवाज न होने को। सुंदर संसार निर्माण करने, जागृति को दियो हो। गांव शहर किसान मजदूर आवाज सबै को हो। व्यवसायी कर्मचारी साथी गृहिणी को। टाइम चेक यो समय टाइमेक्स घड़ी को हो। यस बेला हाम्रो स्टुडियोको घडीमा रातको 8 बजेको छ। यस टाइम चेकका प्रायोजक क्षितिज इलेक्ट्रोनिक्स सिन्धुली र तपाईँको स्वास्थ्यको साथी सिटी केयर हस्पिटल सिन्धुली रोड बर्दिवास। Have a message. Your message, your dedications. This is all about your SMS. This is SMS 92. This program is sponsored by Galaxy Academy, Dhura Bazar, Sindhuli. नमस्ते साथीहरू, सन्चै हुनुहुन्छ? पक्कै पनि एकदम सन्चै हुनुहुन्छ होला भन्ने विश्वास लिएको छु। र आज पनि उपस्थित भइसकेको छु म तपाईँकै साथी सुमन बराल। यति बेला प्रोग्राम हो एसएमएस 92। यति सुन्दै हुनुहुन्छ तपाईँ सिन्धुली जिल्लाकै पहिलो रेडियो स्टेसन रेडियो सिन्धुलीगढी एफएम 92 मेगाहर्ज हो भने यति बेला 8:03 गइसकेको छ, 2 मिनट गइसकेको छ र हामी तपाईँको माझमा उपस्थित भइसकेका छौँ। यति बेला तपाईँकै रमाइला भन्दा रमाइला एसएमएस, रमाइला रमाइला गीत सङ्गीत र को साथमा यो समयलाई रमाइलो बनाउनको लागि आजको बसाइमा पनि म तपाईँकै एसएमएसहरूलाई बढीभन्दा बढी प्राथमिकता दिनेछु। तपाईँकै बढीभन्दा बढी एसएमएसहरू लिएर आइसकेको छु। तपाईँले भर्खरै मात्र पनि हामीलाई एसएमएस गर्न चाहनुहुन्छ भने जानुहोस् मोबाइलको मेसेज बक्समा, टाइप गर्नुहोस् एसडिएच, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् तपाईँको मेसेज, नेम, एड्रेस अनि पठाउनुहोस् 7799। पक्कै पनि यो प्रोसेसबाट तपाईँले मेसेज गर्नुभयो भने हामीसम्म आउनेछ र तपाईँको मेसेज हामीले चाहिँ सबैजनालाई सुनाउन पाउनेछ। तपाईँको साथीसँगै इष्टमित्र जसको लागि तपाईँले मेसेज लेख्नु भएको छ उहाँको लागि हामीले मेसेज पक्कै पनि कन्भे गरिदिनेछौँ यहाँबाट। सो तपाईँ मेसेज गर्दै गर्नुहोला, रमाइला रमाइला कुराकानी लेखेर पठाउन सक्नुहुनेछ, तपाईँको दिनभरिको कुराकानी सेयर गरेर पठाउन सक्नुहुनेछ। के गर्नुभयो आज, के छ भोलिको प्लान, अनि भर्खरै न्युज सुनिरहेको थिएँ भोलि त एसएलसीको रिजल्ट आउँदैछ होइन, त्यसैले यसरी दिइरहेर बस्नु भएको साथीहरू चाहिँ ढकढक ढकढक गरिरहला मुटु। भोलि फेरि अब त्यस्तै चाहिँ अब के हुन्छ सिस्टम यसपालि होइन, रिजल्ट कसरी हेर्ने भन्ने कुरा चाहिँ, यदि पोहोर पोहोरको जस्तै भयो भने चाहिँ फेरि भोलि पनि आइहाल्नु छु म तपाईँको रिजल्ट सर भनिदिनको लागि। पोहोर पोहोर त एकदम पुरा 10 बजीसम्म 11 बजीसम्म पुरा फोनमा रिजल्ट भन्दा कस्तो रमाइलो हुन्थ्यो है। पोहोरको कुरा सम्झिरहेको छु, यसपालि अलिक छिटो पनि आइरहेको छ रिजल्ट, भोलि नै ट्याक असार 2 गते नै निकालिदिने भइरहेको छ। त्यस कारणले तपाईँ साथीहरूलाई गुड लक, बेस्ट अफ लक, सबको चाहिँ रिजल्ट एकदम दामी बबाल आओस् होइन, सबजनाहरू एकदम ए प्लस ल्याएर पास हुनुहोस्। अहिलेदेखि नै मेरो चाहिँ बेस्ट अफ लक है, मैले पहिला इक्जाम दिइरहेको बेला नि भनिरह, त्यस कारणले अब यति बेला फल पाउने बेला हो, त्यस कारणले बिरुवा कस्तो रोप्नु भएको छ त्यो कुरोमा पनि भर पर्ने भयो होइन। अरू कुरो अब धेरै के भनिरहनु, भोलि नै सबै कुरो थाहा भइहाल्छ। सुन्दै हुनुहुन्छ एसएमएस 92 आवाज हो, सुमन बरालको टेक्निकली सपोर्ट पाइरहेको छु अन्जानको अन्जनको होइन, अनि त्यसैले तपाईँ पनि अब म्यासेज गर्न सक्नु हुनेछ प्रोग्राममा। चाहनुहुन्छ म्यासेज पठाउनु भनेदेखि जानुहोस् मोबाइलको म्यासेज बक्समा, टाइप गर्नुहोस् एसडिएच, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस् र तपाईँको म्यासेज लेख्नुहोस् अनि पठाउनुहोस् 7799। तपाईँको म्यासेज हामी प्रोग्राममा पक्कै पनि वाचन गर्ने नै छौँ। अहिलेलाई भने म सुरुवातमा राख्दैछु एउटा निकै नै रमाइलो साङ्गीतिक आवाज तपाईँहरूको लागि, सुन्दै रहनुहोस्, म्यासेज पठाउँदै गर्नुहोस्, दायाँ बायाँ कतै नलाग्नु होला, किनकि तपाईँकै म्यासेज पनि आउनसक्छ, तपाईँकै लागि भनेर कसैले पठाउनु भएको म्यासेज पनि आउनसक्छ। डोन्ट मुभ एनीवेयर, स्टे ट्युनिङ अस। I'm just kidding. Oh darling, nari sauna. I'm just kidding. ओ darling, no risauna. I'm just kidding. Oh, darling, no risauna. I'm just kidding. ओके ओ डार्लिङ नरिसाउन आइ एम जस्ट किडिङ पक्कै पनि रिसाउन पाइँदैन हाम्रो प्रोग्राममा है तै पनि कोही कोही रिसाउँदो रहेछ नभए यसो प्याट भनिराख्दा पनि ख्याल ख्यालमा होइन रिसाउनेहरूको लागि चाहिँ आइ एम जस्ट किडिङ भनेर मैले भन्न सकेँ आजको गीत चाहिँ मेरो स्पेसल डेडिकेटको डेडिकेट मेरो तर्फबाट है तपाईँ सम्पूर्ण साथीहरूको लागि सुरुवातमै बजाइसकेँ पक्कै पनि रुचाइदिनु भयो होला भन्ने विश्वास लिएको छु अब म नेपाल हो तपाईँको एसएमएस पढ्नको लागि मेसेज पठाउन चाहनुहुन्छ भने जान सक्नुहुन्छ मोबाइलको मेसेज बक्समा टाइप गर्नुहोस् एसडिएच एक स्पेस दिनुहोस् टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिनुहोस् टाइप गर्नुहोस् तपाईँको मनका कुराहरू र पठाउनुहोस् 7799 सँगसँगै हामीसँग स्पोन्सर पार्टनर हुनुहुन्छ ग्यालेक्सी एकाडेमी तपाईँले त्यहाँ गएर आधारभूत सिक्न सक्नुहुनेछ इङ्ग्लिस ल्याङ्ग्वेज जापानिज ल्याङ्ग्वेज कोरियन ल्याङ्ग्वेज त्यसै गरी कम्प्युटरको विभिन्न कोर्सेसहरू सँगसँगै अन्य जुनसुकै लेभल जुनसुकै सब्जेक्टको ट्युसन कोचिङहरू त्यो चाहिँ सिजनेबल हो जस अब इक्जाम जुन लेभलको आउनु लागिरहेको छ त्यो लेभलको त्यसरी चाहिँ तपाईँले ट्युसन कोचिङ लिन सक्नुहुन्छ ग्यालेक्सी एकाडेमीमा गएर फोन नम्बर हो 0475206664 र 9804468683 यो नम्बरहरूमा फोन गरेर अरू कुराकानी बुझ्न सक्नुहुनेछ आजको लागि फर्स्ट एसएमएस लिन गइरहेको छु म प्रोग्राममा प्रोग्राम एसएमएस 92 सुनिरहनु भएको छ मेसेज गर्नको लागि आइडिया तपाईँलाई मैले धेरै भनिसकेँ अब भने आजको लागि पहिलो एसएमएस तर्फ म जाँदैछु लेख्नु भएको छ हाई दा के छ खबर आरामै हुनुहुन्छ मेरो अल साथीलाई मिस यु ल दा फ्रम सरलाई परवानीपुर हाल मरिन भनेर लेख्नु भएको छ मित्र मरिनबाट पठाउनु भएको छ मेसेज परवानीपुरका साथी हुनुहुन्थ्यो तर उहाँले नाम लेख्नु भएको छैन एनिवे थ्याङ्क यू सो मच मित्र उहाँदेखि आएर पठाइदिनु भयो मेसेज नेक्स्ट टाइम पनि मेसेज पढ्न पाऊँ नाम ठेगाना लेखिदिनु भएको भए अझ राम्रो हुन्थ्यो हाई दा के छ खबर आरामै हुनुहुन्छ फ्रम द सरलाई परवानीपुर हाल मरिन भनेर लेख्नु भएको छ एउटै नम्बरको मेसेज हो यो 573 छ लास्टमा हाई द के छ खबर आई एम विष्णु साङतान फ्रम मरिन कल्पवृक्ष दादा मेरो केटिएममा बस्नु भएको दिदी भिनाजु अनि फ्रेन्ड्सलाई पनि मिस यु भनिदिनु है त ओके बाई नेक्स्ट एसएमएसमा भेटौँला भनेर लेख्नु भएको छ थ्याङ्क यू सो मच अर्को मेसेज छ हेलो दा हाउ आर यु आई एम फाइन लेख्नु भएको छ म पल्लो रामपुरबाट विजय लामा दा मलाई माया गर्छु भनेर धेरै कल गर्नेलाई म मेरो ममलाई जति माया कसैलाई गर्दिनँ भनेर भनिदिन्छु त लेख्नु भएको छ वा हो के खतरा कुरा लेख्नु है खुसी ला सबभन्दा धेरै माया त अब गर्न परिहाल्यो नि आफ्नो मम्मी बाबालाई होइन त्यसपछि अरू कुरा भने बिस्तारै जोडिँदै जान्छन् तपाईँले यस्तो खुलेआम भन्नुभयो यस्तो चाहिँ यो चाहिँ ठुलो आँट गर्नुभयो कि अब कतिले चाहिँ होइन पुरा फुर्काउनको लागि ओहो मैले सबभन्दा बढी माया गर्ने मान्छे नै तिमी हो यताउति के हुन्छ तपाईँले क्या फ्र्याङ्क भनिदिनु भएको छ सुरुमा होइन मम्मीलाई जति माया छ म कसैलाई नि गर्दिनँ अब माया गर्छ भने गर गर्दिनँ भने नगर होइन सल्युट तपाईँको विचारलाई लेख्नु भएको छ दा ल अच्छा खालको केटीहरू कस्तो है ए आजकलको केटीहरू कस्तो है दा जेपिटी बोल्छ म त छक्क बज्छु माई अल फ्रेन्ड्सलाई मिस यु भनिदिनु ल लेख्नु आज उहाँले चाहिँ आफ्नो रमाइलो कुराकानी सेयर गर्नुभएको छ खै अब त्यो के भन्ने तपाईँले सायद भोगिसक्नुभयो मैले कसरी होइन भनौँ होइन हो भनौँ भने आफूसँग त्यस्तो एक्सपिरियन्स छैन सो अब जे लेख्नु भयो त्यही नै होला नेक्स्ट मेसेज हाई सुमन दा के छ खबर मेरो लेखाइ होइन कलमको दाग हो वा वा वा मेरो लेखाइ होइन कलमको दाग हो यो मेरो उपहार होइन जिन्दगीभरको याद हो आई एम रानी सिरीबाट आशिका तामाङ हो दा अनि मेरो फ्रेन्ड्सहरूलाई मिस गरिरहेको छु भनिदिनु है दा भनेर लेख्नु छ ओके आशिकाजी मैले भनिदिइसकेँ ल सम्पूर्ण साथीहरू जसले सुनिरहनु भएको छ उहाँले थाहा पाइसक्नु भएको छ जसले सुन्नु भएको छैन त्यो कुरा चाहिँ साथीहरूले यसो कन्भे गरिदिनुहुन्छ म्यासेज अर्को म्यासेज हाई दा नमस्ते मामाम भयो त अञ्जन दाको के छ खबर लेख्नु भएको छ एकदम बिल्कुल ठिकठाक छ यो यसो रमाइलो प्रोग्राममा फ्रेन्डसिपको लागि नम्बर छोड्ने त छोड्न त होइन के अरू बेला आउँछ नि फ्रेन्डसिपको लागि होइन र दा आइएम एस लेख्नु होस् थ्याङ्क यू सो मच ल मैले केही भन्ने पर्दैन क्या साथीहरू यस्तो बुझकी भइसकेपछि होइन यहाँ त अब रमाइलो गर्ने हो होइन अब एसएमएस अब फ्रेन्डसिपको लागि अनि अर्को प्रोग्रामहरू पनि हुनसक्छ होइन तपाईँले त्यहाँनिर नम्बर अब तपाईँ पत्रचारको लागि ठेगाना यताउति छोडिदिन सक्नुहुनेछ अरू कुरो होइन त्यस्तै हो उहाँले अरू साथीको लागि लेख्नु भएको छ कति साथीले चाहिँ नम्बर चाहिँ यहाँनिर छोडिदिनु भएको थियो फ्रेन्डसिपको लागि होला सो मैले त अब म्यासेज इन्कार गर्ने त कुरो भएन म्यासेजमा लेख्नु भएको कुरो पढिदिने हो होइन तर साथीहरू यसरी आफै आफैबाट डिसिजन गरेर आउँछ क्या त्यो कुरो मलाई एकदम खुसी लाग्छ थ्याङ्क यू सो मच है यसै गरी अब अर्को साथीलाई कुनै कुरा चित्त बुझाएन त्यो कुरो ट्याक्क लेखेर पठाइदिनुहोस् यस खुसी लाग्यो थ्याङ्क यू सो मच है अर्को म्यासेज सम्झना नै सम्झनेलाई फुलले सजाउनेछु, के लेख्नु भएको छ, सम्झनेलाई फुलले सजाउनेछु, बिर्सनेलाई आँसुले बगाउनेछु, यो छोटो जिन्दगी केवल रमाएर बिताउँछु। हेलो हाई दा माम हाम भयो त, आई एम समीक्षा लामा पल्लो रामपुरबाट, दा माई साथी अनुष्का यु, त्यसपछि भराज भारज लेख्नु भएको कि, लीला मोनिका रोहित राज रविन रिदम, त्यसै गरी प्रज्वल प्रतिमा आँसु सपना सागर समीर रञ्जित सुजन सन्देश राम हरि टिका मनिषा बस्नेत बसन्ती अनि नेम छुटेका अल साथीहरूलाई मिस गरिरहेको छु भनिदिनु ल। ओके बाई दा लेख्नु भएको, थ्याङ्क यू सो मच। मैले अब नेम छुटेका यहाँ लेख्नु भएको सबैजनालाई एकदम धेरै सम्झिरहनु भएको छ, मैले म्यासेज भनिदिइसकेँ है। अर्को टाइम चोटि पनि म्यासेज पठाउँदै गर्नु होला, यति बेला अर्को म्यासेज लिइरहेको छु म। के भन्यो मलाई तिमीले, के लेख्नु भएको छ, के भने मैले तिमीलाई बिग्रेछ बिगारेछ मती, के भने मैले तिमीलाई बिग्रेछ मती, दा खुट्टा भए जुत्ता कति कति हाई दा खाना भयो, अनि अन्जन दाको मलाई हजुरलाई, मैले हजुरलाई पानी ट्याकी आउनुहोस् भनेको होइन, अनि अन्जन दालाई पनि अब बज्ने सङ्ग मेरो घर परिवार र मसँग रिसाएकोलाई उसलाई भेरी भेरी सरी भनिदिनु है। नेक्स्ट एसएमएसमा एसएमएसमा के लेख्नु भयो, भेट्ने बाचा गर्दै अहिलेलाई बाई हेभ अ स्विट ड्रिम भनेर लेख्नु भएको छ। हे मित्र, पानी ट्याङ्की त म डेली आइरहेको छु त, तपाईँ कहाँ हुनुहुन्छ, भित्र निक्लिनुहोस् न यसो बाहिर बाटोतिर ट्याक है। 701 साथीको नम्बरवाला हुने साथीले चाहिँ यो म्यासेज गर्नुभयो, पानी ट्याङ्की बोलाउनु भएको थियो अस्ति, सायद लिची खाना हो कि के गर्न, आजकल त अब लिची पनि सिधिसक्यो होला, जे भए पनि अब खानाकै लागि मात्र आउनुपर्छ भन्ने पनि छैन होइन। तपाईँ यसो त्यहाँनिर बाटोतिर निक्लिरहनुहोस्, म ट्याक आउँछु भोलि बिहान 6 बजे ल। म युवराज कुमार हो हजुर, ली हजुरलाई बोलाएको मै हो दा, मेरो फ्रेन्ड मसँग धेरै रिसाएको छ, ए अहिलेको म्यासेजको बाँकी रहेछ, उहाँले नाम लेख्नु भएको थिएन नि त युवराजीले, नरिसाउ भन्दिनँ है, उसको नेम एस हो, बाई हाउ सिट लेख्नु भएको छ ल। एसवाला साथी रिसाउनु पाइन्न नि त है, ओहो त्यहाँमाथि युवराजीको चाहिँ साथी भएर तपाईँ यस्तो धेरै रिसाइदिने, मलाई कति टेन्सन तनाव परिसक्यो होला तपाईँ रिसाइदिएर, ओहो त्यस्तो गर्न भएन है। अर्को म्यासेज, हेलो दा के छ खबर, अनि खाना भयो त, अनि न्यू खबर के छ नि दा हजुरको, आई एम निशा, म रानीसुरी एकबाट दा बज्ने सङ्ग मेरो साथीहरू सरस्वती सम्झनालाई र अल फ्यामिलीलाई सुनाउन चाहन्छु ल। ओके बाई गुड नाइट दा अल एफटीलाई र सबैलाई, सी टुमरो बाई ल भनेर लेख्नु भएको छ, थ्याङ्क यू सो मच। अर्को म्यासेज लिँदैछु म, सपनाको वरिपरि विपनाको छाया, सपनाको वरिपरि विपनाको छाया परेछ, ए सपनाको वरिपरि विपनाको छाया परिचय भएपछि लाग्दो रहेछ माया है। आई एम निशा मगर, ओके भाइ पक्कै भने परिचय भएपछि होइन, अब माया आउज आउ भइसकेपछि, यो कुराहरू सेयरिङ भइसकेपछि, केयरिङ भइसकेपछि माया नलाग्ने भन्ने कुरा त हुँदै हुँदैन नि। लेख्नु भएको छ अर्को म्यासेज, दुखीको जीवन सुख भने थाहा छैन, दुखै दुःखको जीवन सुख भने थाहा छैन, मायामाको माया मायाको मन मेरो घृणा भन्ने थाहा छैन। हाई दा खाना खानु भयो त, लेख्नु भएको छ, खाना खाइसकेँ म, सनीबाट मेरो सबै साथी विजय सरगा बुढा, के लेख्नु भयो, विजय सरगा बुढा उमेश अभिषेक असल त्यसरी उमा उषा मनिषा सानी बिजु कल्पना मेरो अल साथीलाई मिस यु भनिदिनु बाई लेख्नु भएको छ, थ्याङ्क यू सो मच। मैले सबजनालाई भनिसकेँ है। अर्को म्यासेज, आई एम सुनिशा लामा फ्रम लाम्पान्टार, माई अल फ्रेन्ड्स मिस यु एन्ड लभ यु भनिदिनु है। ओके गुड नाइट भनेर लेख्नुहोस्, थ्याङ्क यू सो मच। अर्को म्यासेज यति बेला लिँदैछु म, हाई सुमन्दा खाना भयो त, अनि के छ खबर, आई एम रानीचुरी एकबाट शीतल तामाङ, अह नाम नै कति शीतल है यो गर्मीमा, आज त त्यही अलिक शीतल छ पानी परेर होला, अरू बेला त एकदम धेरै गर्मी भएको छ, तपाईँको नाम नै शीतल छ भनेपछि अब अलिकता शीतलको महसुस भयो। के लेख्नु भएको छ अनि, निखिलको एक्सन रेखाको डान्स, वा वा वा निखिलको एक्सन रेखाको डान्स, फेरि फेरि आउँछु आउँछ लभ गर्ने चान्स अब बज्ने सङ्ग विशेष गरी दा हजुरको लागि अनि अञ्जन दाको लागि अनि मेरो भावनात्मक साथीहरू भन्नुपर्दा अञ्जन सविना सरिता रिता सङ्गीता सागर अनि बर्देवास लेख्नु भएको, के लेख्नु भयो, बर्द बर्ददामा लेख्नु भएको छ है, बस्नु भएको मेरो प्यारो अङ्कल अभिषेक तामाङलाई सुनाउन चाहन्छु कि बाई भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच, नेक्स्ट टाइम पनि तपाईँको मेसेज पढ्नु भयो। यस अर्को मेसेज लिँदैछु म यति बेला। के छ हो काका खबर, काकीको के छ खबर? हल्का आई लभ यु केटाहरूलाई मात्र ल काका, म केशव घिमिरे टङ्सरबाट, आज फेरि एउटा न्यू भतिजको इन्ट्री भयो प्रोग्राममा है। ठिक छ भतिज, ठिक छ, एकदम ठिकठाक छ। काकीको चाहिँ के छ मैले पनि अब सोध्न पाएको छैन, भन्नको मतलब काकीले काकी नै कता छ अत्तपत्त छैन, त्यो भएर हो है। अर्को म्यासेज, हेलो दा सन्चै दा, मेरो दिदीहरू मन्जु उषा चमेली चण्डिका, त्यसै गरी भिनाजुहरू जेबी भीम राजा डिपीलाई धेरै मिस गरेको छ भन्दिनँ है। आई एम रश्मि मगर भुग्राबाट, बाई दा भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच, मलाई विशेष गरी दिदी भिनाजुलाई सम्झिनु भएको छ। नेक्स्ट म्यासेज, अब साली पर्नु भएन, सालीको माया, सालीलाई भेनाको माया, भेनालाई अलिअलि सालीको माया भएन भने त के गर्नु मजै आउँदैन। हाई दा, म सुबिन साही तिल्के डाँडाबाट, पोखराको पुल मुनि ठुला ठुला ढुङ्गा, पोखराको पुल मुनि ठुला ठुला ढुङ्गा, लोखर्केको पुच्छर जस्तो सुमन दाईको जुङ्गा। वा वा वा, मेरो जुङ्गा नआएको कति भइसक्यो है दा। मेरो सुरज, सुनिल, सबिन, सागर, सुमन र अर्जुनलाई मिसी भनिदिनु ल बाई भनिदिनुहोस्। थ्याङ्क यू सो मच। अर्को म्यासेज लिँदैछु म, संसारमा सबभन्दा ठुलो मम्मी छ, प्रोग्राम लास्टै दामी छ। त्यसरी मिलाउनु भएको रहेछ राइम चाहिँ, मलाई सबभन्दा ठुलो मम्मी छ, प्रोग्राम लास्टै दामी छ, सुमन ब्रोको जिएफको कमी छ, 92 प्रोग्रामलाई साथ दिने हामी छ। वा वा वा वा, ताली बजाएँ मैले तपाईँको लागि। पहिले तपाईँलाई हजुरबा भन्ने म हो, फर्स्टमा के लेख्नु भयो मुद्दा, मलाई हाल्नु नत्र तपाईँको भएको एकतिसवटै के लेख्नु भयो, 31 झारिदिन्छु भनेर लेख्नु भयो होला, दाँत लेख्नु भयो होला होइन। थ्याङ्क यू, अब मेरो 31 होइन 32 भइसक्यो मित्र, अब मैले त जे बोला त्यही पुग्छ फेरि है। भनेर भनेर होला म मरे नि झार्दिनँ, किनकि तपाईँको दाँत भएन भने जिएफले हेर्दैन है। ओहो दा, फुल्या के लेख्नु भएको छ, फुल्या गाह्रो पऱ्यो साथीहरू, के लेख्नु भयो यस्तो, रेजिना एन्ड उर्मिला बमजन फ्रम अमलेबाट सी यु लेख्नु भएको छ, ए फ्याफुल्ला लेख्नु भयो है, ओएमसी डेन्जर के, बुझ्नै गाह्रो पऱ्यो मलाई है। थ्याङ्क यू सो मच उर्मिला एन्ड रेजिना बमजनजीलाई, लासो मेरो तर्फबाट नि। तिम्रै लागि दुनियाँको कस्ता सहन्छु, के लेख्नु भयो, तिम्रै लागि दुनियाँको कष्ट सहन्छु, 92 प्रोग्राम दिनकै आओस् यही चाहन्छु। अब प्रोग्राम त पुरै हल्या छ त, तपाईँले फाँडी हानेर हलाउँदै हो कि क्या, अब हैट आज भोलि त तपाईँको के लेख्नु भयो, बिरालो कराउँदैन त कि दाइले लग्यो कि काटेर सरलाईको के लेख्नु भयो, कि काटेर सरलाई के भ्याइदिनु लाग्नु भयो, रेजिना एन्ड उर्मिला बम्जन फ्रम अमले गुटुमुटु नाइट भनेर लेख्नु भएको छ। अब यस्तो बिरालो सिरालो चाहिँ मैले तपाईँतिरै पठाइदिइसकेँ क्या, अब तपाईँहरूले साह्रै मलाई मेरो चाहिँ रिस्क गर्नुभयो, जहिले उयोसँग राखेँ भने मैले पुरै पठाइदिइसकेँ, यहाँबाट सर जा अमलेमा गएर एकदम उर्मिला र रेजिनालाई चाहिँ भेटेर आइज भनेर मैले बिरालोलाई पठाइदिएको छु मित्र, अलिक त्यहाँनिर कोठामा आउनु सक्छ, अलिकति सचेत भएर बस्नु होला है। अर्को म्यासेज, कस्तो फुल रोपेछु मैले फुल्दै नफुल्ने, कस्तो रोप्नु भएको थियो यार, कस्तो फुल रोपेछु मैले फुल्दै नफुल्ने, कस्तो प्रेमिका रोजेछु मैले बोल्दै नबोल्ने, लाटी परिचिन क्या हो मित्र। हाई सुमन्दा नमस्कार, अञ्जनजीलाई मिठो सम्झना, मेरो प्यारी साथी मनिषालाई आई लभ यु भन्न चाहन्छ भनेर लेख्नु भएको छ। नाम छैन, 440 वाला छ नम्बर लास्टमा है। अर्को म्यासेज लिँदैछु म यति बेला, हेलो दा हाई हाई माम हाम भयो एन्ड के छ खबर, सन्चै हो म मरिन रिभर डाँडी आँपचौरबाट विष्णु भुजेल हो ल, मरिन खोलामा माछा मार्न जालै भएन, निस्तुरीले धोका दियो तर बालै भएन, कि कसो सुमन ब्रो, हजुर यस एकदम राइट कुरा गर्नुभयो तपाईँले। माई मम ड्याड एन्ड डाँडी स्कुल क्लास 10 पढ्ने अल फ्रेन्ड्स र विशेष गरी वीर बहुला के लेख्नु भएको यार, वीर बहादुर लेख्नु भयो कि, वीरबहादुर समतेन नारायण र डाँडीमा बस्ने सम्पूर्ण फ्रेन्ड्सलाई भेरी भेरी मिस गरेको छु भनिदिनु ल, अनि तपाईँले आफ्नो छेउमा कुकुर बिरालो बसाई ए बाछा बाछी उल्फ ल्याएर राखेको छ हो। बेला बेलामा हाँस्ने रुने कराउने गर्छ त दाई, जोक्स मात्र है, नरिसाउनु ल। घाम लाग्छ म के लेख्नु भयो, घाम लाग्छ म माइन्ड गर्छु एसएमएस ब्यान्ड बन्द ल, फेरि सधैँभरिको लागि होइन नि, आजको लागि लेख्नु भएको छ ल, आजको लागि एसएमएस बन्द गर्नुभयो, भोलिभोलिको लागि होइन भनेर आफै लेखिसक्नु भएको छ। अब के गर्नु, हेर्नुहोस् मित्र, अब एक्लै आयो भने अब अलिकति बोर पनि हुन्छ होइन, अनि तपाईँलाई पनि सुन्न मन नलाग्ला, त्यही भएर वरिपरि अब कुकुर बिरालो स्याल के हुन्छन् अब होइन, सब कुरा समेट्ने जति कुरालाई मैले ट्याक्क समेटेर ल्याएको छु। अर्को म्यासेज लिँदैछु म यति बेला। हाई दा, खाना भयो त, अहिले बज्ने भाका समर सर्वप्रथम हजुर दादालाई र मेरो साथीहरू अञ्जना, अनिसा, अस्मिता, मन्दना, मिना, प्रदीपा, राकेश, सङ्गीता, सपना, सुनिता मात्र लेख्नुहोस् लाइभ सुनाउन चाहन्छु भनेर मैले थपिदिएँ लास्टमा। 030वाला नम्बर हुने साथीले पठाउनु भयो। लास्ट एसएमएस लिँदैछु। एउटा गीत बजाउनुभन्दा अगाडि चाहिँ फेरि आजको प्रोग्राम सक्ने बेला भएको छ नि, एउटा गीत राख्ने बेला भएको छ, त्यो गीतभन्दा अगाडिको लास्ट एसएमएस हो। हाई दा, के छ, म रामपुरबाट सुभाष SALPAMलाई लभ यु एन्ड मिस यु भन्न चाहन्छु भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच सुभाषजी, म्यासेज गरिदिनु भयो, फेरि फेरि पनि तपाईँको म्यासेजहरू पढ्न पाइयोस्। सुन्दै हुनुहुन्छ सिन्धुली जिल्लाको पहिलो रेडियो स्टेसन, रेडियो सिन्धुलीगढी एफएम 92 MHz प्रोग्राम एसएमएस 92 आउने गर्दछौँ हामी हरेक हप्ताको तिन दिन, सोमबार, मङ्गलबार र बुधबार ठिक 8 बजेदेखि करिब करिब 8:45 यति बेला पालो भएको छ। अर्को एउटा रमाइलो साङ्गीतिक आवाज सुन्ने, त्यस पछाडि म तपाईँकै म्यासेजको साथमा कुराकानी गर्न त आउने नै छु। म्यासेज गर्नको लागि चाहिँ तपाईँले जानुपर्ने हुन्छ मोबाइलको म्यासेज बक्समा, टाइप गर्नुहोस् SDH, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस् र तपाईँको म्यासेज नाम ठेगाना सहित पठाइदिनुहोस् 7799। यति बेला पालो भएको छ अर्को एउटा रोमान्टिक सङ्ग सुन्ने, त्यस पछाडि फेरि पनि आउने छु म। कति नजानु होला, म्यासेज पठाउँदै गर्नुहोला, रेडियो सुन्दै गर्नुहोला है त। Koriye ma, koriye ma, आँखाको परेलीमा गाजल टिक टिक कालो कालो पुस तिम्रो मुहारी अगाडि नहेर दाया बाया तिम्रै हुन्छु पछाडि तिम्रो नजरै छ बानको मेरो यो सासुमा तिम्रै प्राण भो कानमा हेरे फोन लाउँदैन हेरे जस्तो गर्छु तर थाहा छ मलाई डाँडा छ कहाँ तिम्रो यति साह्रो साइड हामी साह्रै मानेर माया गर्ने यो मान खोजे तर गा पर्यो जान अब त सकिन यो मन सम्हाल अब तिमीले आइदे मेरो जीवन रातो लिपस्टिक सुन्दै हुनुहुन्थ्यो प्रोग्राममा यो रमाइलो साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले. पक्कै पनि रम्नु भयो होला, राम्रो लाग्यो होला. मेलोडियस थियो सुन्नको लागि, मजा आउँथ्यो. कति सधैँ उफार्नु भनेर आज अलिक यस्तो टाइपको गीतहरू ल्याइरहेको छु. एनिवे केही छैन, जाँदा जाँदै उफारेर जानेछु लास्टमा फेरि पनि. है, सुन्दै हुनुहुन्छ एसएमएस 92 को बसाइमा छौँ हामी तपाईँकै रमाइला भन्दा रमाइला. अनि त्यसै गरी तपाईँको भोगाईको आधारमा तपाईँले पठाउनु भएको एसएमएसहरू मैले लिइरहेको छु प्रोग्राममा. रमाइलो लागिरहेको छ मलाई तपाईँसँगको यो बसाई, तपाईँहरूले पठाउनु भएको यो मेसेजहरू पढ्दा पक्कै पनि तपाईँ साथीहरूसँगै भएको जस्तो मलाई लागिरहेको छ, होइन. अनि हामी सबैजना धेरैजनाको यो ग्यादरिङ पक्कै पनि मलाई धेरै रमाइलो लागिरहेछ. पक्कै पनि तपाईँ पनि रमिरहनु भएको छ होला भन्ने मैले विश्वास लिएको छु. यदि तपाईँ चाहिँ किनै चेन्ज चाहनुहुन्छ या त यस्तो भइदियो भने अझ दामी हुन्थ्यो जस्तो लागिरहेको छ भने चाहिँ तपाईँले ट्याग कामलाई सजेस्ट गर्न सक्नुहुनेछ. तपाईँलाई केही त्यस्तो सुझाव छ भनेदेखि फुरेको ट्याग पठाउनुहोस्, यस्तो गर्नुभयो भने त अझ राम्रो हुन्छ है भनेर. त्यसको लागि हामी तयार छौँ तपाईँको चाहिँ सुझाव अनुसार चल्नको लागि. मेसेज गर्नको लागि जानुहोस् मोबाइलको मेसेज बक्समा, टाइप गर्नुहोस् SDH, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् तपाईँको मेसेज नेम एड्रेस एन्ड पठाउनुहोस् 7799. हामीसँग स्पोन्सर पार्टनर हुनुहुन्छ ग्यालेक्सी एकाडेमी, त्यहाँको बारेमा मैले धेरै कुरा भनिसकेको छु, तपाईँ पनि जानकार हुनु भइसकेको छ. अब भने फेरि पनि लाग्दैछु म तपाईँकै म्यासेजतर्फ. धेरैभन्दा धेरै म्यासेजहरू मसँग छन्, त्यसैले ढिला नगरिकन म्यासेजतर्फ लाग्दैछु. यस प्रकार रहेको छ यो म्यासेज: लाइफ नेभर टर्न्स द वे वी वान्ट, बट वी लिभ इट इन द बेस्ट वे वी क्यान. देयर इज नो पर्फेक्ट लाइफ, बट वी क्यान फिल इट विथ पर्फेक्ट मोमेन्ट्स. हाई, इट्स मी अप्सरा आचार्य, लेख्नुहुन्छ. हाई फ्रम रातमाटा सिन्धुली, वान टु डेडिकेटेड अपकमिङ सङ टु अल माई फ्रेन्ड्स एन्ड फ्यामिली एन्ड स्पेसली फर अल माई कलेज फ्रेन्ड्स. Second year exam is coming soon, so wanted to give all the best for all my friends who are preparing for the exam. Missing you all. Good night. Bye. भन्दैमा छ. थ्याङ्क यू सो मच अप्सरा जी. सेकेन्ड इयरको एक्जामको प्रिपेयर गरिरहनु बसिरहनु भएको सम्पूर्ण साथीहरूलाई नि उहाँले बेस्ट अफ लक दिनुभएको छ अहिलेदेखि नै. त्यसै गरी सम्पूर्ण साथीलाई सम्झिनु भएको छ. थ्याङ्क यू सो मच म्यासेजको लागि. भोलि भोलिका दिनहरूमा तपाईँको म्यासेज पढ्न पाइयोस् है त अप्सरा जी. थ्याङ्क यू अहिलेको लागि. अर्को म्यासेज लिँदैछु यति बेला म. दिस इज अ म्याङ्गो द्याट इज अ पाकेको, सम्झना बस्नेत. सम्झना बस्नेतको जवान 92 लागि साँचेको लेख्नुभयो होला सायद. हेलो सुमन दा, के छ हजुरको न्यू खबर? माम भयो त, लेख्नु भएको छ. एकदम ठिकठाक छ. अनि अञ्जन दाको के छ अनि लेख्नु भएको छ. उसको झन् बिन्दास छ लङ्गुरखोलाबाट. बस्नेत सम्झना मेरो सिस्टरलाई, सिस्टरहरू सपना, सुशीला, शर्मिला, मनिषा र मेरो भाइ म ज्योति, के लेख्नु भएको, ज्योति किरण र मेरो साथी रबिना, बिना, भुवन कुमारी लेख्नुभयो कि, भुवन कुमारी, तारा र मलाई सम्झना भनेर चिन्ने नचिन्ने सबैलाई मिस यु भनिदिनु ल दा. ओके, गुड नाइट दा, नेक्स्ट एसएमएसमा भेटौँला ल सुमन दा, बाई भनेर लेख्नु भएको छ. थ्याङ्क यू सो मच सम्झना जी, म्यासेज गरिदिनु भयो. लङ्गुर खोलाबाट पुरै बाढी आइरह होला. लङ्गुर खोला, चन्दा खोला यति बेला है बर्खा थमाधम लागिरहेछ. पक्कै पनि धान रोप्ने सिजन भइरह होला. के कस्तो छ त्यताको माहौल अब देख्न पाइया छैन. आइनेछु अबको कि एक हप्ता, एक डेढ हप्ता पछाडि म पनि यसो त्यतातिर आइपुगौँला हेर्नको लागि कस्तो भएछ चन्दाको त्यो बगर, होइन लङ्गुर खोलाको त्यो बगर. अर्को म्यासेज लिँदैछु म यति बेला. ठुला ठुला महल होइन मलाई झुपडी भए नि पुग्छ, यस्तो भन्ने मान्छे पनि कमै पाइन्छ है. यो अब फेरि भनेअनुसार पनि नगर्ने हो कि भन्ने पनि कुरा आउँछ, तर त्यस्तो हुनुहुन्न हाम्रो साथीहरू. जे भन्नुहुन्छ त्यो कुरा गरिरहनु भएको हुन्छ. ठुला ठुला महल होइन मलाई झुपडी भए नि पुग्छ, अरू केही चाहिँदैन मलाई, 92 प्रोग्राम भए पुग्छ. हाई सुमन, हजुरमा, हजुरबा एन्ड अञ्जन नातिनी, के छ हाम हाम भो, के हो अञ्जन नातिनी पुरै खर्याङ खर्याङ पाराले हाँस त. मौका मौका के लेख्नु भयो, मुक्का लेख्नु भयो कि मौका. एन्ड फेरि नातिनीको वाइफले नातिलाई नचाहिने तनाव होला नि, के लेख्नु आ, कुरै बुझ्न गाह्रो यार, अलिकता बुझ्दै नबुझ्ने म्यासेज पठाउनुहुन्छ क्या। अमालेबाट रेजेना एन उर्मिला बम्जन, ओके भाइ हजुरमा एन नातिनी भन्नु लेख्नु भएको छ। ल अब फेरि हाँसो हाँसै ढल्ने भइहाले, के गर्नु। अर्को म्यासेज ठुला ठुला मले यस्तै म्यासेज रहेछ है, दोहोरिएर आएछ। हाई के छ ह खबर, म मिना हो, मेरो अल्फ एफडीलाई मिस यु एन्ड तपाईँ अनि अञ्जन दालाई पनि ओके बाई भन्नु लेख्नु भएको छ। थ्याङ्क यू मिनाजी, कहाँबाट पठाउनु भयो त्यो कुरो थाहा भएन, धेरै धेरै धन्यवाद जहाँबाट भयो नि। हेलो दा, सन्चै हुनुहुन्छ अनि माम हाम भयो त हजुरको, अनि मेरो क्वार्टरमा रहेको सुनिललाई आई मिस यु, कतारमा लेख्नु भएको रहेछ सरी, सुनिललाई मिस यु एन्ड लभ यु भन्न चाहन्छु है दा, अनि मेरो सम्पूर्ण साथीलाई पनि मिस यु भन्न चाहन्छु है दा, बाई लेख्नु भएको छ, थ्याङ्क यू सो मच। हाई ब्रो, हेलो, माम हाम भयो, के छ खबर, सन्चै हो एन्ड म मरिन डाँडी आम्पचौरबाट लक्ष्मी मोक्तान हो। ल, हाँसो दिनेलाई साथ दिनु, आँसु दिनेलाई होइन, आत्मा दिनेलाई विश्वास गर्नु, धोका दिनेलाई होइन। ल, माई फ्यामिली, अल माई 9 क्लासको फ्रेन्ड्स र विशेष गरी अस्मीलाई, सबि र गडौलीमा बस्ने दी सजना र भिनाजु कुमार एन्ड मेरी प्यारी छोरी शीतललाई भेरी भेरी मिस यु भन्छु, र लास्टमा विजय रोका लेख्नु भयो होला तर एकदम स्पेलिङ मिस भइदिएछ क्या, अब उहाँले चाहिँ रोक्का लेख्नु भएको, अब अर्को ठाउँमा बी टाइप भएपछि के हुन्छ होला होइन, आफै सोच्नुहोस् है। विजय रोक्कालाई 143 भन्न चाहन्छु, अर्को म्यासेजमा भेटौँला ल भाइ लेख्नु भएको छ, थ्याङ्क यू सो मच। यति नै हाँस्नलाई पाइयो होइन, अर्को म्यासेज आई त के छ खबर, आई एम अल फ्रेन्ड्स सकिएको नि अब यस्तो भएपछि, आई मिस यु भन्न चाहन्छु, आई एम विक्रम मोक्तान फ्रम दमारो के भाइ लेख्नु भएको छ, थ्याङ्क यू सो मच विक्रमजी। अर्को म्यासेज, हाई दा के छ खबर, सेम म्यासेज है, अर्को म्यासेज लिँदैछु। हेलो दा, के छ नि युको खबर, म बुद्धवीर तामाङ फ्रम सर्लाए नाउ केटिएम दा, मेरो अल फ्रेन्ड्सलाई मिस गर्दैछु, ओके गुड नाइट, ह्याभ अ स्विट ड्रिम भनेर लेख्नु भएको छ, थ्याङ्क यू सो मच। अर्को म्यासेज, कुल्ची जानु कसरी बाटोभरि काँडा छ लेख्नुभयो कि काठ छ लेख्नुभयो, कुल्ची जानु कसरी बाटोभरि काँडा छ, बिर्सी जानु कसरी एसएमएस 92 को माया मुटुभरि छ। हाई दा, के छ खबर, खाना भयो लेख्नु भएको छ, एकदम खाना मजाले भइसक्यो, तपाईँलाई किन बिर्सिनु पऱ्यो त नि, त्यस्तो बल गरी गरी बिर्सिने कोसिस नगर्नु न मित्र। भीमस्थान 6 सिम्पल अनिता दुखी एफएम प्रेमी श्रेष्ठ, बाई दा लेख्नु भएको छ, थ्याङ्क यू सो मच। अर्को म्यासेज लिँदैछु म यति बेला। हेलो दा, के छ खबर, अनि मामा भयो त हजुरलाई, अनि मेरो साथी अनिसालाई आई मिस यु भन्न चाहन्छु है दा, आई एम सरिना तामाङ फ्रम भद्रकाली, ओके बाई दा लेख्नु भएको छ, थ्याङ्क यू सो मच। हेलो दा, नमस्ते, के छ खबर, सिन्धुली खाजा भयो त लेख्नु भएको छ, खाजा चाहिँ एकदम अघि नै भइसक्यो हो दादा, प्रोग्राम त सुन्नलाई सक्दिनँ बट म्यासेज चाहिँ गरिरहेको छु। हेलो सुमन दा, के छ खबर, सन्चै हो त, अनि खाना गो त लेख्नु भएको छ। आज म यो प्रोग्राम मार्फत के भन्छु भने, म मेरो अल फ्रेन्डलाई मिस गरिरहेको छु, बिर्सेको छैन भनिदिनु ल, अनि तपाईँ अनि अञ्जन दालाई पनि मिस यु, रानीचोरीको सिसहरू सबिना ललिसा एन्ड अनिसालाई पनि, ओके बाई, सी यु नेक्स्ट एसएमएस, गुड नाइट, मिना मगर खन्याखर्कबाट हो है भन्नु लेख्नु भएको छ। ल थ्याङ्क यू सो मच खन्याखर्कका मित्र, सिन्धुलीलाई सुन्ने चान्स पाउनु भएको थियो होला होइन, फेसबुक चलाउनुहुन्छ नि, फेसबुकमा ट्याक अब सर्च गर्नुहोस्, ट्याक्क भेटाउनुहुन्छ, तपाईँले सुन्न सक्नुहुनेछ। फेसबुकमा तपाईँ प्रोग्राम सुन्न चाहनुहुन्छ भने सर्च गर्नुहोस् प्रोग्राम, फेसबुकमा गएर cj.baral.1 सर्च गरेर त्यहाँनिर तपाईँले प्रोग्रामको लिस्ट पाउन सक्नुहुनेछ, मैले प्रत्येक प्रोग्राम हालिदिएर हुन्छु, डेट अनुसार तपाईँले कुन डेटको प्रोग्राम सुन्न चाहनुहुन्छ ट्याक्क खोजेर सुन्न सक्नुहुनेछ, डाउनलोड गर्न चाहनुभयो भने त्यो पनि सक्नुहुन्छ। अर्को म्यासेज, हाई दा नमस्ते, म सुजिका तामाङ सरलाईबाट, धेरै पछि आएँ सुजिकाजीको चाहिँ म्यासेज, डक्टर बोलाएर राख्नुहोस्, धामी बोलाएर राख्नुहोस्, डक्टर बोलाएर राख्नुहोस्, धामी बोलाएर राख्नुहोस्, झारे झुरे होइन नामी बोलाएर राख्नुहोस्, असफल हुन सकिन्छ प्रेम रोगमा ठिकै छ, म फेरि सुरुदेखि पढ्न चाहन्छु उहाँको म्यासेज चाहिँ, डक्टर बोलाएर राख्नुहोस्, धामी बोलाएर राख्नुहोस्, झारे झुरे होइन नामी बोलाएर राख्नुहोस्, असफल हुन सकिन्छ प्रेम रोगमा, डक्टर धामी त्यसैले साथमा दुई चार मलामी बोलाएर राख्नुहोस्, बाई दा लेख्नु, खतरा आयो म्यासेज होइन, अब सायद उहाँले पीडा पोख्नु भयो होला मुक्तक मार्फत. एनिवे थ्याङ्क यू सो मच सुजिकाजी फर युर दामी मुक्तक सहितको म्यासेजलाई, होइन अर्कोचोटि पनि तपाईँको म्यासेजलाई पढ्न पाइस्. हेलो दा, गुड इभिनिङ, प्रोग्राम त एकदम रमाइलो छ नि हो दा, अनि मेरो श्रीमानलाई मनैदेखि आई लभ यु एन्ड किस यु भन्न चाहन्छु, र मेरो साथीहरूलाई एन्ड प्रोग्राम सुनेर बस्नुहुने साथीहरूलाई मिस यु छ है. गुड नाइट, आई एम अस्मिता तामाङ फ्रम भद्रकाली. थ्याङ्क यू सो मच. हेलो दाई, के छ खबर, खाना भयो त? म आकाश अधिकारी फ्रम पानी ट्याङ्की सिन्धुली. कुरा के भने नि दाई, थर्सडे फ्राइडे सटरडे सन्डे त निन्द्रै लागेन, सायद यो प्रोग्राम सुन्न नपाएर होला, त्यसैले प्रोग्राम सात दिन चलाउनु पऱ्यो क्या. ओके भाइ, लेख्नु आएको छ, थ्याङ्क यू सो मच आकाशजी. अब यो हामी ट्राई गरिरहेको कुरा हो है, प्रयासरत छौँ हामी. हेलो, के छ, खाना भयो त? म मिना मगर. ओके बाई, लेख्नु भएको छ. मिनाजीको म्यासेज चाहिँ टन्न आइरहेको छ, अघि पनि पढेँ. के साह्रो स्विट भोइस हो भेनाजुहरूको, सकिएको नि के भन्नु आएर यस्तो त. आई एम जस्ट किडिङ सो डोन्ट एङ्ग्री ल. आई एम अभागी लीला फ्रम पल्लो रामपुर. थ्याङ्क यू सो मच अभागीजी, के गर्नु भयो, मान्छे अभागी भएपछि अब कहाँबाट भिनाजु भन्न पाउनु है हामीलाई. अर्को म्यासेज, हेलो दाई, के छ खबर? चिया त पकाएँ तर चिनी हाल्न पो बिर्सेछु. अनि त्यस्तो पाराले पनि घरबार चल्ला त मित्र. चिया त पकाएँ तर चिनी हाल्न पो बिर्सेछु. प्रोग्राम त सुने एसएमएस 92 तर एसएमएस पठाउन बिर्सेछु. लेख्नु भएको छ, अहिले सम्झेर पठाइसक्नु भयो, धन्यवाद. म आकाश अधिकारी फ्रम पानी ट्याङ्की, थ्याङ्क यू सो मच. आकाशजीको म्यासेज केही दिन अगाडि मात्र पनि पढाएको थिएँ. हाई, के छ सिन्धुलीको खबर दा? आज म यस प्रोग्राम मार्फत मेरो अल एफटीलाई मिस यु एन्ड लभ यु भन्छु, अनि रानीचुरीको फ्रेन्ड लामा कता हराएको एफडी. ओके बाई बाई, नेक्स्ट एसएमएसमा रुन मन लाग्यो भद्रकालीको घटनाको यादमा. अरे भद्रकालीको घटनाको यादले चाहिँ उहाँलाई रुवाइदियो, तर त्यो घटना के हो हामीलाई थाहा भएन, होइन तपाईँहरूलाई नै थाहा होला मित्र. अब यसरी नराख्नु होला भित्रभित्र लुगाएर. अर्को म्यासेज लिँदैछु बाई बाई भन्ने कुरा मलाई उताबाट एकदम पुरा आइरहेछ, त्यसैले अब अन्तिम तर पाइसकेको छु. लास्ट म्यासेज लिँदैछु. फुल जस्तै पवित्र थियो मेरो मन पनि, तिम्रै छेउमा झरेको थिएँ तिमीले टिप्छौ कि भनी. यो चाहिँ एउटा हाम्रो कि अन्जु पन्तको गीत हो जस्तो लाग्यो है. तिम्रै छेउमा झरेको थिएँ टिप्छौ कि भनी, कुल्चिएर गयो बरु नदेखेको झैँ गरी, यसै गरी पुगोस् तिमीलाई तिम्रो जुनीभरि. ल, यो गीत अब 9:30 बजे तपाईँले सुन्नुहोस् है, मलाई पनि अलि राम्रो लागेर ल्याए तपाईँले यहाँ लेखिएपछि. खाना भयो त? आई एम भीमस्थान 2 डडुवाबाट उमेश बस्नेत. ओए झुमा भन्ने सङ्ग प्ले गरिदिनु न ल दा, अल फ्रेन्ड्सलाई मिस यु भनिदिनु ल. दुका दुकी पीलाई 143 भनिदिनु ल दा. ओके बाई, लेख्नु भएको छ. यो झुमावाला गीत चाहिँ हामी भरे भोलि फेरि पनि बजाउनेछौँ मित्र. आजको लागि भने तपाईँ दुःख नमान्नु होला, हामीले अर्को गीत तपाईँको लागि राख्नेछौँ, त्योभन्दा पनि कम दामी चाहिँ छैन यो गीत पनि, होइन. त्यसैले यति बेलासम्म सुनिदिनु भयो सम्पूर्ण साथीहरूलाई, थ्याङ्क यू सो लट. प्रोग्राममा म्यासेज गरिदिनु भयो झन् धेरै धेरै धन्यवाद. आज तपाईँको म्यासेज आएन, कुनै चिन्ता नगर्नुहोस्, किनकि फेरि पनि हामी तपाईँको म्यासेजहरू लिएर आउने नै छौँ. त्यसैले तपाईँ म्यासेज भने जुनसुकै समय गर्न सक्नुहुन्छ, 7 दिन 24 घन्टा म्यासेज गर्नको लागि खुला छ. जानुहोस् मोबाइलको म्यासेज बक्समा, टाइप गर्नुहोस् एसडिएच, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस्, तपाईँको मनका कुरा लेख्नुहोस्, नाम ठेगाना लेख्नुहोस्, पठाउनुहोस् 7799 स्पोन्सर पार्टनर ग्यालेक्सी एकाडेमीलाई पनि धेरै धेरै धन्यवाद. टेक्निकली सपोर्टको लागि अञ्जनलाई पनि थ्याङ्क यू सो मच. अर्को सोमबार साँझ भन्नाले राति 8 बजे हामी फेरि तपाईँलाई यसै गरी भेट्न आउने छौँ. आजको लागि भने प्रोग्रामबाट म सुमन बराल छुट्टिए. Fantastic, wonderful, hunne thi ullai Mirman ko dalai mahane timle dae Fantastic, wonderful, hunne thi ullai Mirman ko dalai mahane timle dae Fantastic, wonderful, hunne thi ullai Mirman ko dalai mahane timle dae Eklo jeevan ko parablam bhule ra लो जीवन को परब्रह्म भूलेर हे आउ नाचो पातली झमझमी रुझेर पानी पर्यो पसिना झर्यो दाइको रुमा आउजुलाई मन पर्यो पानी पर्यो पसिना झर्यो दाइको रुमा आउजुलाई मन पर्यो लास्ट जस्तै तन्किने मेरो लाइफ मेरो मनको ताले मन हाने तिमले डाइव लास्टिक जस्तै तन्किने मेरो लाइफ मेरो मनको ताले मन हाने तिमले डाइव राखौँला फेसबुकमा सेल्फी खिचेर राखौँला फेसबुकमा सेल्फी खिचेर आउन छौँ पातले झम्झमे रोजेर पनि पर्यो असिन झर्यो गाईको रुमाल भाउजूलाई मन पर्यो पनि पर्यो असिन झर्यो गाईको रुमाल भाउजूलाई मन पर्यो नेपाली।